नमस्कार अनि हार्दिक हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो लोगागनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई स्वागत गर्न आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका मित्र विष्णुसँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोगागनकी उपसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार शनिबार बेलुकी 4 बजेको अर्पण खबरपछि करिब करिब 5 बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ। विशुद्ध लोक बसाइँ हो। तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्न सक्नुहुनेछ सदाजै 056-55-63-332 को बाटो हामीले बिल्कुलै खुल्ला गरेका छौँ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। 056-55-63-332 को बाटो भएर आउँदै गर्नुहोला। र गत हप्ताका विजेता मित्र माया सिलवाल भण्डारक हुनुहुन्थ्यो र आज हामीसँग उहाँ आइपुग्नु भएको छ स्टुडियोमै, र उहाँसँगको भलाकुसारी अनि सँगसँगै उहाँको आवाजलाई पनि यो समयमा म जोड्न चाहन्छु। र तपाईँ भने 056-55-63-332 को बाटो भएर आउँदै गर्नुहोला। मायाजी सन्चै हुनुहुन्छ? के छ नयाँ नौलो भण्डारीतिरको खबर सुनाउनुहोस्। राम्रै छ। गर्मी कतिको छ भण्डारातिर? गर्मी बढ्दैछ है। अनि गत हप्ता कुन भाग गाउनु भएको थियो विनर हुनको लागि चाहिँ? डाली पलायो भन्ने भाग गाउनु भएको थियो है। र धेरै विजेता पनि बनिसक्नु भएको छ, तपाईँसँग धेरै भेटघाट पनि भइसकेको छ हाम्रो, होइन? र आज चाहिँ कुन भाग गाउनुहुन्छ सुरुवातमा? त्यही भाग गाउनुहुन्छ। हुन्छ, सुरु गरौँ है त। हे न बजाओ मुरली धुना, मुरली धुना, आहो धुन बजाउँदै माया जल्ना बुना, डाली पलायो आहो सुन माया, यो बन पाखामा कसले बोलायो, निकै सुन्दर तरिकाले गाउन कोसिस गर्नुभयो। भन्न छोडे मादला गाउँमा, मादला गाउँमा, आहो कस्तो चलायो नि यो ठाउँमा, डाली पलायो आहो सुन माया, यो बन पाखामा कसले बोलायो, मादला गाउँमा, मादला गाउँमा, आहो हरौ छ कि चौबन्दी फर माया माया यो वनपाखामा कसले बोलायो, निकै सुन्दर तरिकाले गाउनुभयो मायाजी, यहाँसम्म आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। अन्तमा रेडियो सुनेर बस्नु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ अन्तमा? आफूसँग भएको प्रतिभाहरू छ भने गाउनुहोस्, त्यसै गरी आफ्नो हाम्रो लोक भाका लोक संस्कृति भनेको हामी सबैले जोगाउनुपर्छ, यसलाई धेरै माया गर्नुपर्छ। हामी नेपालीहरूको संस्कृति भनेकै हाम्रो लोक भाका हो, त्यसैले लोक भाकालाई सबैले माया गरौँ भन्न चाहन्छु। त्यही हो, हुन्छ, यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद छ। आजलाई छुट्यौँ, माया नमार्नु होला, आउँदै गर्नु होला है। हुन्छ, छुट्टिन्छौँ है त, नमस्ते। गत हप्ताका विजेता मित्र माया सिलवाल हुनुहुन्थ्यो, उहाँसँगको भलाकुसारी सँगसँगै उहाँको आवाजलाई पनि हामीले जोड्यौँ। र तपाईँ 056-5363-332 बाटो भएर आउँदै गर्नु होला, एकैछिन एउटा मिठो भाका सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुनेछौँ। तिमी मेरो हुने कि नहुने निदो चाहियो तिन दिनभित्रमा, यो मिठो भाका तपाईँमा हामीले राख्यौँ। र कोही साथी हुनुहुन्छ सम्पर्कमा आउने कोसिस गरिराख्नु भएको छ, बाहिर कुराकानी हुँदैछ। 056-5363-332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा लोकआँगन विशुद्ध लोक भाकाको बसाइ हो, यो बसाइमा रहेर हामी लोकगीतहरू गाउँछौँ, लोक भाकाहरू गुनगुनाउँछौँ। तपाईँसँग त्यो कला छ गला छ भने 056-5363-332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाइरहन्छौँ त्यही भाकाहरू गाउँछौँ। तपाईँ पनि गाउन चाहनुहुन्छ, तपाईँसँग त्यो कला छ गला छ भने आफ्नो कला गलालाई नलुकाउनुहोस्, आउनुहोस् हामीसँगै गाउँ, तपाईँसँगै हामी गाउँछौँ। तपाईँको त्यो कलालाई, तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने हाम्रो जमर्को पनि रहनेछ। कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो हजुर? बसन्तपुरबाट। बसन्तपुरबाट बसन्त प्रवेश अधिकारी, के गर्नुहुन्छ हाम्रो प्रवेशजीले? एसएलसी दिएर बसेको, कस्तो भयो एसएलसी? राम्रै भयो है, राम्रो रिजल्ट आओस् हाम्रो तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज हाम्रो प्रवेशजीले? हुन्छ सुरु गरौँ है त, हुन्छ सुरु गर्नुहोस्। प्रवेशजी निकै सुन्दर तरिकाले गाउनु भयो, खुसी लाग्यो। रेडियो सँगै रहनु होला, छुट्टी है त। हुन्छ, नमस्ते। बसन्तपुरबाट प्रवेश अधिकारी आउनु भएको थियो। तपाईँ पनि आउन चाहनुहुन्छ भने 056-55-63-332 बिल्कुल हामीले तपाईँको लागि भनेर खुल्ला गरेका छौँ। 056-55-63-332 यो बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ बाहिर, म उहाँलाई भित्रै बोलाउन चाहन्छु यो समयमा। हजुर नमस्ते। नमस्कार। हजुर नमस्कार, कहाँदेखिको बोल्नुभयो? मकवानपुरबाट भूमिका। मकवानपुरबाट भूमिका, हजुर। के छ भूमिकाजीको खबर? एकदम ठिक ठाक छ दाजु, अनि हजुरको? एकदम, हाम्रो पनि बिन्दास छ अरे कि। अनि त्यही त नि, बिन्दास जिन्दगीको झकास यात्रा हो नि त। अनि सिलिङ्गीतिर खबर के छ? सबै ठिकठाकै छ भनौँ दाजु, पानी नपरेर आपत पर्यो यस्तै छ गाउँघरतिर। आजभोलि जे होस् बाँचिरहेछन् सबैजना, कुशल मङ्गलै छन्। अब भगवान्सँग प्रार्थना गरौँ हामी है, पानी चाँडै परोस्, हाम्रो खेतीपाती गर्नलाई चाहिँ पानी परोस् भनेर, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज हाम्रो भूमिकाजीले? राम्रोसँग त गाउन त आउँदैन है, तै पनि ट्राई गर्छु। पुरानो भएका छिनको छिनैमा भन्ने बोल्छु। हुन्छ, सुरु गरौँ है त। हे म त रेडियो अर्पणा, रेडियो अर्पणा, सर्वप्रथम सबैलाई दर्शन छिनको छिनैमा पहिलो दिनैमा माया के भूमिकाजी गाउने कोसिस गर्नुभयो, खुसी लाग्यो। फेरि फेरि पनि आउँदै गर्नु होला, माया नमार्नुहोस्। छुट्टी है त। नमस्ते। भूमिका स्याङतान मकवानपुर काँकडा गाविस एक सिलिङ्गेबाट आउनु भएको थियो। निकै सुन्दर तरिकाले पुरानो भएको गाउने कोसिस गरिराख्नु भएको थियो। 056-55-63-332 बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ। यसरी नै हामी भाकाहरू गाउँछौँ, पुरानो होस् चाहे नयाँ होस्, लोक आवाज बोल्छन् ती हाम्रो मनमुटुमा बसिएको त्यो भाकाहरू हामी गुनगुनाउँछौँ। तपाईँ गाउन चाहनुहुन्छ भने 056-55-63-332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। 056-55-63-332 बाटो भएर तपाईँ आउनुहोला। तपाईँको त्यो कलालाई, गलालाई, तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ। कोही साथी आउनुभएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। हजुर नमस्कार। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? म डेबोलीदेखि दीपक। डेबोलीदेखि दीपक सुनार। डेबोलीदेखि भन्नुभयो है? हजुर हजुर। दीपक सुनवार, हजुर। के गर्नुहुन्छ हाम्रो दीपकजीले? त्यही घरमै काम गर्दै बस्दै। घरमै काम गर्ने बस्ने है। अनि डेबोलीतिर कतिको गर्मी छ? गर्मी छ दाजु, गर्मी छ, गर्मी बढ्दै छ है। हजुर, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, पानी चाहिँ खान नबिर्सनु होला है त। हजुर हुन्छ। कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज? गीतबाट सुरु गरौँ है दाजु। हुन्छ, एकदमै सुरु गर्नुहोस्। हे झमडाले सी सास पर्नलाई हाल्छ, सास परेसी तिम्रो याद आइहाल्छ, सिर फुल खाछ भुइँमा। हे माया माया पोको पारेर देव मलाई जालेरो मालैमा, सास पर्नलाई हाल्छ, सास परेसी तिम्रो याद आइहाल्छ, सिर फुल खाछ भुइँमा। हे माया माया पोको पारेर देव मलाई जालेरो मालैमा, हे माया माया पोको पारेर देव मलाई जालेरो मालैमा। दीपकजी निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सँगै रहनुहोला छुट्टी है त। नमस्ते दीपक सुनवार आउनुभएको थियो डेबौलीदेखि। तपाईँ पनि आउन चाहनुहुन्छ भने बिल्कुलै खुल्ला छ, 0556 5363 332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। 4:41 गइसकेको अवस्था छ, केही समयसम्म मात्र रहन्छौँ अब हामी यो बसाइमा। तपाईँ आउन चाहनुहुन्छ, तपाईँसँग त्यो कला छ गला छ भने फोन गर्न सक्नुहुनेछ, 0556 5363 332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। र कार्यक्रम लोगागनकी उपसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण खबरपछि करिब करिब 5 बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ। यो बसाइँमा रहेर हामी लोकगीत गाउँछौँ, लोकभाकाहरू गुनगुनाउँछौँ। तपाईँसँग त्यो कला छ गला छ भने तपाईँ पनि हामीसँगै आएर गाउन सक्नुहुनेछ। 0556 5363 332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। जुन भाकाहरू हाम्रो मनमुटुमा बस्न सफल भएको छ, हाम्रो मनमुटुले असाध्यै रुचाएको छ, त्यो भाका हाम्रो मनबाट मुटुबाट एकदमै बाहिर निस्किन गाह्रो भइराखेको छ, त्यो भाकाहरू लोकप्रिय छाएको छ, त्यो भाकाहरू नै हामी गाउँछौँ कार्यक्रम लोकगायनकी उपसायमा। तपाईँसँग त्यो कला छ गला छ भने आउनुहोस्, सँगै गाउँ सँगै रमाऊ। लोक भाकाहरू तपाईँलाई पनि मनपर्छ, मलाई पनि मनपर्छ, हामी लोकको आवाज बोल्छौँ होइन। तपाईँ सबैलाई मनपर्छ लोकगीत भनेपछि अवश्य पनि हामी जुन मेलापातमा जाँदा होस्, चाहे गोठालो जाँदा होस्, चाहे हामी त्यो जात्रा पात्रमा जाँदा होस्, जुन बेला पनि हामी लोक भाकाहरूलाई गाउँछौँ, त्यो भाकाहरू तपाईँ पनि गाउन चाहनुहुन्छ भने 0556 5363 332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा आएर राम्रोसँग गाउनु साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यस स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। र तपाईँको त्यो स्वरलाई, तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ। 0556 5363 332 को बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। एकैछिन एउटा भाका सुन्छौँ र पुनः त्यसपछि हामी उपस्थित हुनेछौँ। चञ्चले ठिटो, यस्तै यस्तै भाका तपाईँमा आज हामीले राख्यौँ कार्यक्रम लोकगायनको व्यवसायलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम लोकगायनको हामी करिब करिब यो व्यवसायको अन्त अन्ततिर पनि आइपुग्न लागिसकेका छौँ र अन्तमा रहेर हामी एकजना साथीलाई चाहिँ लिन सक्छौँ भन्ने हामी मान्यताका साथ अगाडि बढिराखेका छौँ। यो समयमा 0556 5363 332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। तपाईँको त्यो कलालाई, तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को रहनेछ र तपाईँ आउनुहोला 0556 5363 332 को बाटो भएर। एकैछिन यो पृष्ठभूमिमा बजिराखेको आवाजलाई अगाडि सार्छु। आज जम्मा 3 जना साथीहरूको सहभागिता रहेको थियो। बसन्तपुरबाट प्रवेश अधिकारी, भूमिका स्याङतान मकवानपुरबाट, त्यसै गरी देबुलोबाट दीपक सुनवार आउनु भएको थियो। 3 जना साथीहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउने जमर्को गरिराखेका छौँ। पृष्ठभूमिमा बजिराखेको यो आवाजलाई एकैछिन सार्छौँ, त्यसपछि विजेता साथीको नामावली लिएर म उपस्थित हुनेछु। मनमा के छ बुझ्नलाई पाइएन चञ्चले ठिटो यस्तै यस्तै भाका सँगसँगै अब भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। आज जम्मा जम्मी तिनजना साथीहरूको सहभागिता रहेको थियो। प्रवेश अधिकारी बसन्तपुरबाट, मकवानपुरबाट भूमिका स्याङ्तान आउनुभएको थियो, डेबुलीबाट दीपक सुनवार। तिनजना साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। राजको विजेता बन्न सफल हुनुभएको छ, डेबुलीबाट आउनुभएको थियो दीपक सुनवार, तपाईँलाई धेरै धेरै बधाई छ। तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका तपाईँले जित्नु भएको छ। आफ्नो मौकाको लागि नगुमाउनुहोला भन्न चाहन्छु। आफ्नो मौका गीत गाउने मौकाको लागि चाहिँ अर्को साताको शनिबार 3:30 बजीभित्रमा रेडियो अर्पणको कार्यालयमा उपस्थित हुनको लागि अनुरोध गर्दै, यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद। आज कतिजनाको फोन लागेन, फोन उठाउन भ्याइएन, तपाईँ सबैप्रति क्षमा प्राप्ति छौँ हामी। र अर्को हप्ता अवश्य पनि तपाईँसँग हाम्रो भलाकुसारी हुने नै छ। र यतिन्जेल मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ गर्नुहुने प्राविधिक मित्र विष्णु श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद दिँदै, तपाईँकै मित्र म दिपेन्द्र पनि भोलि बिहान 9 बजेपछि पुनः भेट्ने बाचासहित छुट्टिन्छु। हवस् त, नमस्कार। आजको दर्पण सुन्नु होला रेडियो अर्पण। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला? ए, तिमीहरूलाई थाहा छैन, ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तो सुकै बाङ्गो टेङ्गो, नमिलेको, छिद्र परेको दाँत, मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि। हजुर, यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन। अब ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर आउँदै हुनुहुन्छ। समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्। विस्तृत जानकारीका लागि ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर प्राली, रत्नगर 2 टाढी, ओम साइराम अस्पताल भवन, फोन 056-562-766।